मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पौडेलले चुनावमा कुनै पनि दलका नेता हुलागाउँमा छिर्न नदिने चेतावनी दिनुभयो। हामीलाई दुनिया डर तराश चुनौतीहरू दिए, जुन सोचे अनुसार हामीले बाटो बन्न सकेनौ, त्यसको कारण गाविसका गाविस बोडीहरूको हो। आज यहाँ आउनु भएको छैन, मैले स्पष्ट भनिदिन्छु, आजै जनताले कालो खसन भनेर डरले आउनु भएन। जनताहरू यति जुट्छन् भने जनताको भावना, युवाको भावना र मर्मलाई बुझिन्न भने हामी कालो धस्न पछि हट्ने छैनौ। जनताहरू भोलिको दिनमा यहाँ छाप माग्न आउँछन् भने गालामा छाप लगाइदिने छ जनताले। जनताले यहाँ जिताउनलाई, अबिर लाउनलाई जाने, यहाँ भोट माग्न आउने छैन, टाउको फुटालिदिएर रगतले रङ्गाएर पठाउने छ। यति जनताको हुलामा बसेर बाँदरको संज्ञा दिने, हुलालाई सौती आमाको छोरा भनेर जाने, गाविसमा हामीलाई धम्की दिने, खनिसके पछाडि बसौँला भन्दा भन्दै पनि दुनियाँ भाँजो हाल्ने, जग्गा भएका जग्गा दाताहरूलाई पनि विभिन्न कुरा सुनाएर लाठी ल्याएर हाम्रा जाने, हाम्रो यो बाटो खन्ने कार्यक्रमलाई अवरोध गर्न उहाँहरू पछाडि पर्नु भएन। यो खबर प्रेम सुनार जीवले ठाउँ ठाउँमा कुना कुनामा पुर्याउनु हुनेछ। यदि युवा जुटे भने विकास गर्न र सकारात्मक परिवर्तन ल्याउन धेरै समय लाग्दैन। हाम्रो यस गाविसमा महिलाका समस्या छन्, बुढाबुढीका वृद्धका समस्या छन्, दलितका समस्या छन्। तिनी समस्यालाई कदर नगरिकन घुसखोरी वा काम गर्ने, कमिसनमा काम गर्ने, जसरी आज हामी जनसेवा प्राइमीमा बाटो ल्याएका छौँ, यदि हामी जनताहरू मिल्छौँ, मरुङका युवाहरू मिल्छौँ, सिमालदेखिका मान्छेको पनि अधिक बुद्धि पलाउँछ भने हामी छिटो भन्दा छिटो यो बाटोलाई हामी ढोरपाटनको बाटोमा मिसाउने छौँ। हामी एउटा नेता भनाउँदाहरूले छोपे लाठी लाउन दुनियाँ मान्छेहरूलाई डर तरास देखाउने काम भयो। हाम्रो यो 3,40,000 पनि सहज तरिकाले हामीले पाएको पैसा होइन, तपाईँहरूलाई थाहा छ त्यो पैसा तपाईँहरूको जानी। पहिला म सिमालदारी प्लस टूमा पढ्दाखेरि क्याम्पस, त्यति बेला मेन समस्या मरुङ गाविसको क्याम्पस देखियो र हाम्रो विद्यार्थी र सबैको पहलमा क्याम्पसका लागि पैसा छुट्याउनु पर्छ भनेर हामीले क्याम्पसका लागि पैसा छुट्याइयो, तर क्याम्पस बनाउन दिएन। यहाँका आफै नेताहरूले एउटाले गरेको काम अर्काले मन नपार्ने र मरुङलाई धेरै पछाडि पार्ने कार्यक्रम भइरहेको छ। र विद्युतका लागि छुट्यायौँ, त्यो पैसा पनि अहिले केन्द्रले विद्युत दिने रहिसके पछाडि विद्युतका लागि आवश्यक परेन। र अस्ति भर्खरै हामीले 19 लाख बराबर हाम्रो व्यक्तिगत खातामा हिनाबिना भएको अल्तेर पल्तेर पैसा छ भन्ने सुन्दा सुन्दै हामीले यहाँ आवाज उठायौँ। अब पैसा यथार्थ खोजी हुन्छ, जनता 3,40,000 तिर्न तयार छ उठाएर भए, तर गाविसको पैसा कसिन्छ कसरी छ भन्ने कुरा खोजेरै छोड्छ भनिरहँदा 25 लाख बराबर हामीसित पैसा छ भनी हो। त्यसको भन्नको अर्थ जनताले बुझ्न जरुरत छ, गाविसमा आएको पैसा व्यक्तिगत नाममा राखिराख्ने, घर व्यवहार काममा प्रयोग गर्ने, आफूले जानी मेरा खातामा छ भनेर 2 रुपियाँ ब्याल्न अरू गरिबहरूलाई लाउने, त्यस्तो प्रक्रिया भइरहेको छ यहाँ। त्यस कारणले गर्दा हामी टुप्लाएर बस्यौँ भने हामी धेरै पछाडि पर्नेवाला छौँ। मोरबुङका राजनीतिक दलका नेताहरू प्रति किन यस्तो आक्रोश त मोरबुङ 5 वडा नागरिक मञ्चका संयोजक पिताम्बर पौड्याल। हाम्रो चाहिँ वार्ड नम्बर 5 को मोटर बाटोको खातामा रहेको रकम चाहिँ मोटर बाटो खन्न भनेर निकासा भएको थियो गाविसबाट, निकासा भइसकेको रकमलाई चाहिँ मोटर बाटो नखनिकन चाहिँ क्याम्पसलाई अथवा विद्युतलाई भनेर चाहिँ उहाँहरूले फरफरा गर्ने भन्ने शर्त गराएर हामीलाई फरफरा गर्न लगाएर काम चाहिँ बाटो मोटर बाटो नखनिकन विद्युत र क्याम्पसका लागि भनेर हामीले फरफरा गर्यौँ। गरिसकेपछि चाहिँ विद्युत न क्याम्पस 6 वर्ष अगाडिदेखि विद्युतलाई भनेर छुट्याएको निर्वाजित रूपमा व्यक्तिको खातामा चाहिँ रकम रह्यो। रहिसकेपछि चाहिँ 6-6 वर्षसम्म हामीले यो रकम यस्तै राख्न पाउनुहुन्न भनेर उहाँहरूलाई हामीले ताकेता गऱ्यौँ। उहाँहरूले चाहिँ त्यो हाम्रो कुरा सुन्नु भएन, नसुनिसकेपछि उहाँहरूले हाम्रो खाता चाहिँ रोक्का गर्नेसम्म पहल गर्नुभयो, तर हामीले त्यसलाई नटेरेर हामीले तत्काल गएर हाम्रो रकम झिकेर लिएर हामीले यस्तो गर्न पाइन्न। अब चाहिँ हामीले बाटो खन्छौँ, बाटोमा आएको पैसा बाटो खन्छौँ, अब तपाईँले विद्युतलाई चाहिँ केन्द्रीय विद्युत आउनेवासी विद्युतलाई पैसा चाहिँ क्याम्पसलाई जम्मा गर्नुहुन्थ्यो, क्याम्पस सञ्चालन गर्नुहुन्थ्यो तपाईँले भने चाहिँ अहिले 6-6 वर्षसम्म किन सञ्चालन भएन, क्याम्पसको खातामा पैसा किन दिनु भएन भनेर चाहिँ हामीले आवाज उठाइसकेपछि उहाँहरूले चाहिँ होइन गर्ने हो अब गर्ने हो भन्ने जस्ता कुरा गरिराख्नुहुन्थ्यो। हाम्रो यो मोरङ गाविसभित्र रहेको रकममा चाहिँ हाम्रो वार्ड नम्बर 5 हुलालाई मात्र होइन, हुलाको बाटो भन्दा उपयुक्त काम मोरङ गाविसभित्र के काम छ त्यो चाहिँ काम गरौँ, गाविसमा पेन्डिङ पैसा चाहिँ नराखौँ। यो 20-25 लाख रुपियाँ राखेर कुनै फाइदा छैन, यो चाहिँ जुनसुकै क्षेत्रमा हुन्छ, मोरङ गाविसभित्र हुलाको बाटो भन्दा उपयुक्त काममा लगाउँ भन्दा उहाँहरूले चाहिँ अटर गरेको अवस्था थियो। त्यो शीर्षक एकातिर रकम अर्कोतिर यस्तो अनियमित कार्य गाविस संयन्त्रले गर्छ भने अब मोरबुङ 5 हुलाका युवाहरूले झैं राजनीति भन्दा माथि उठेर हस्तक्षेपकारी भूमिका निभाउनै पर्ने देखिएको छ। युवाहरूको त्यो भूमिकालाई महत्व दिई हामी व्यस्तताका बावजुद पनि त्यहाँ पुगेका थियौँ। हुलागाउँमा मोटर बाटो आएको खुसियालीमा स्थानीय युवा युवतीदेखि वृद्धसम्म भजन र मोरबुङ दङवासका बाजातालमा झुमेका थिए। धुरा गाउँका भजने टोली र दङबासका खिमबहादुर परियार सहितका बाजा टोलीले बिहानदेखि राति अबेरासम्म हुलगाउँ गुन्जायमान पारेका थिए। आत्माराम पौडे कति वर्षको हुनुभयो? ए म 70 70 वर्ष हुनुभयो। यहाँ भजन चाहिँ पहिला कति कला थियो, अहिले कतिको छ? अहिले पनि अब त्यो त यथा पहिला जस्तो त अहिले छैन। अहिले के राम्ररी अहिले फेरि चलाउँ भनेर हामीले यसो निकालेका छौँ भजन। ल सुरु गर्नुहोस् ल। विकास निर्माणमा त्यसरी नै अन्य गाउँका युवाहरूको पनि सक्रिय सहभागिता रहोस् भन्दै हुलगाउँका पिताम्बर पौडेल, धनबहादुर पौडेल लगायतका युवाहरूलाई साधुवाद भन्न चाहन्छौँ। अन्तिममा त्यस हुलगाउँमा हामी सबै एकैसाथ झुमेका ती बाजातालको स्मरण गराउन चाहन्छु।